नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। शुरूमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। विभिन्न दल र पक्षसँग भएका सम्झौता अध्ययन गर्न बनेको उपसमिति आज प्रतिवेदन तयार गर्दै आजै वातावरण र सुशासन तथा अनुगमन समितिको बैठक बस्ने। एकीकृत माओवादीका नेता भट्टराई आज चीन भ्रमण जाँदै जापानको परराष्ट्र मामिला सम्बन्धी संसदीय उपमन्त्री आज नेपाल आउने। केन्यामा विषाक्त रक्सीका कारण कम्तीमा 60 जनाको ज्यान गयो। बीबीसी ट्रस्टका अध्यक्ष पेटेनद्वारा पदबाट राजीनामा। र एसएससी प्रिमियर लीग क्रिकेटमा नेपाल विरुद्ध अफगानिस्तान ब्याटिङ गर्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। विभिन्न दल र पक्षसँग भएका सम्झौता अध्ययन गर्न बनेको उपसमितिले आज प्रतिवेदन तयार गर्दैछ। संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समिति अन्तर्गत बनेको उपसमितिले लामो आन्तरिक गृह कार्यपछि यसअघि भएको सहमति र सम्झौताका बारेमा प्रतिवेदन तयार गर्न लागेको हो। आज दिउँसो 3 बजे बोलाइएको बैठकमा शान्ति मन्त्रालय मार्फत भएका 101 सम्झौताको कार्यान्वयन र त्यसले संविधान निर्माणमा पर्ने असरका विषयमा छलफल हुनेछ। थप छलफल गर्न आवश्यक परे समूहको पहिचानसहित फेरि वार्ता थाल्न सम्वाद समितिलाई सुझाव दिइनेछ। जेठ 2 गतेसम्म उपसमितिले अन्तिम प्रतिवेदन तयार गर्ने संयोजक पूर्णबहादुर खड्काले जानकारी दिनुभयो। आजै व्यवस्थापिका संसदको वातावरण र सुशासन तथा अनुगमन समितिको पहिलो बैठक पनि बस्दैछ। बैठकमा समितिको कार्यक्षेत्र र मापदण्डको विषयमा छलफल हुनेछ। एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। हिजो राष्ट्रिय सम्मेलन छाडेर काठमाडौँ जानुभएका नेता भट्टराई आज दिउँसो चीन भ्रमणमा जान लाग्नु भएको हो। उहाँले निजी भ्रमण बताए पनि चिनिया सरकारी अधिकारीसँग पनि भेटवार्ता हुने बताइएको छ। हिजो सकिएको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाउनुभएका भट्टराई एक साथ लामो भ्रमणका लागि चीन जान लाग्नु भएको हो। भ्रमण राजनैतिक नभएर निजी घुमघामका लागि भएको र नेपालसँग जोडेको चीनको तिब्बती भूभाग प्रत्यक्ष अवलोकन गर्ने आफ्नो उद्देश्य रहेको नेता भट्टराईले बताउनु भएको छ। प्रधानमन्त्री हुँदा भट्टराई चीन जानु भएको थिएन। भट्टराईको साथमा पत्नी तथा ए माओवादी नेता हिसिला एमी पनि रहनुहुनेछ। हिजो 10 दिने भ्रमणको सिलसिलामा एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको टोली पनि चीन गएको छ। जापानको परराष्ट्र मामिला सम्बन्धी संसदीय उपमन्त्री सेइजी किहारा 4 सदस्य उच्च स्तरीय जापानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउँदै हुनुहुन्छ। 2 दिने भ्रमणका क्रममा उहाँले प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाल स्थित जापानी दूतावासले जनाएको छ। राष्ट्रपति डाक्टर रामरण यादव र परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसँग उहाँले बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री सुशील कोइरालासँगको भेट भने निर्धारण भइसकेको छैन। जापानी प्रतिनिधिमण्डलले भक्तपुर स्थित राष्ट्रिय क्षयरोग केन्द्र र जापानको अनुदान सहयोगमा निर्मित काठमाडौँ भक्तपुर सड़कको निरीक्षण गर्नेछ। उक्त सड़क जापानी सहयोगमा सन् 1987 र 2010 निर्माण गरिएको हो। सरकार र अस्थायी शिक्षकहरूबीच आज वार्ता हुने भएको छ। वार्ता प्रान्न 4 बजेपछि शिक्षा मन्त्रालयमा हुन लागेको हो। गत 21 गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको अस्थायी शिक्षक संघर्ष समिति सरकारले बोलाएपछि वार्तामा जान लागेको हो। देशभर 30,000 अस्थायी शिक्षक छन्। उनीहरूले आजै कंग्रेस एमाले र एकीकृत नेकपा माओवादीको पार्टी कार्यालयमा 1-1 घण्टा धरना पनि दिँदैछन्। आन्तरिक प्रतिस्पर्धाबाट सम्पूर्ण अस्थायी शिक्षकहरूलाई स्थायी गरिनुपर्ने, संवैधानिक शिक्षक सेवा आयोग गठन हुनुपर्ने, 2070 असोज 13 गते सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, शिक्षकहरूलाई कुनै पनि बहानामा विस्थापित गर्न नपाइने लगायतका माग राखी अस्थायी शिक्षक संघर्ष समितिले आन्दोलन गर्दै आएको छ। शिक्षक सेवा आयोगले माध्यमिक तहको अन्तर्वार्ताको परीक्षाफल प्रकाशित गर्न शुरू गरेको छ। सुदूरपश्चिम क्षेत्रबाट नतिजा प्रकाशित गर्न शुरू गरेको आयोगले जनाएको छ। आयोगले सुदूरपश्चिम विकास क्षेत्रको कैलाली, कञ्चनपुर, डडेलधुरा, असाम, दार्चुला, बाजुरा, बैतडी, बझाङ र डोटीको सामाजिक विषयको परीक्षाफल बुधबार प्रकाशित गरेको छ। क्रमशः नतिजा प्रकाशित हुँदै जाने र जेठ महिनाभित्र सबै तह र विषयको नतिजा आइसक्ने आयोगका प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद नेपालले जानकारी दिनुभयो। निम्न माध्यमिक तहको अन्तर्वार्ता आज सकिने र प्राथमिक तहको अन्तर्वार्ता आउँदो जेठ 3 गते लिइने आयोगले जनाएको छ। जेठ महिनाभित्र सबै शिक्षकको नियुक्ति सकेर असार महिनाभित्र सम्बन्धित क्षेत्रमा शिक्षकको सिफारिस गरी पठाउने आयोगको तयारी छ। साउनमा फेरि नयाँ विज्ञापन खुल्ने नेपालले जानकारी दिनुभयो। अब पालो अर्पण जनआवासको अर्पण जनआवासमा हाम्रो प्रश्न छ, बाबुराम भट्टराई पक्षका नेताहरू ए माओवादी केन्द्रीय समितिमा नबस्नुलाई तपाईँ के भन्नुहुन्छ? ए समान सम्मान नपाएर होला, बी पार्टी फुटको संगारमा पुग्यो, र सी घुर्की मात्रै हो। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0556563063, मोबाइल नम्बर 9855761743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, अफ्रिकी देश केन्यामा विषाक्त रक्सीका कारण कम्तीमा 60 जनाको ज्यान गएको छ। स्थानीय अधिकारीहरूले रक्सीमा उद्योग कल कारखानामा प्रयोग हुने रसायनको मिसावट भएको बताएका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार संयौं नागरिकको रक्सीका कारण आँखाको ज्योति गुमेको छ। प्रयोगशाला परीक्षणमा मेथेनलको प्रयोग भएको पाइएको छ। यो नशा बढाउनका लागि प्रयोग गरिन्छ। केन्याको इम्बु काउन्टी अस्पतालले रक्सी सेवन गर्नेहरूमा आँखाको ज्योति गुम्ने र बेहोस हुने समस्या देखिएको छ। केन्यामा यसअघि पनि सन् 2005 विषाक्त रक्सी सेवनका कारण कम्तीमा 45 जनाको ज्यान गएको थियो। उता बीबीसी ट्रस्टका अध्यक्ष लर्ड पेटेनले अस्वस्थताका कारण पदबाट राजीनामा दिएका छन्। प्याटेन विगत केही दिनदेखि टाउको दुखाईका कारण अस्पतालमा उपचार गराउँदैछन् भने उनको मुटुको पनि शल्यक्रिया गरिएको थियो। चिकित्सकहरूले उनलाई काम गर्न नमिल्ने सल्लाह दिएपछि प्याटेनले राजीनामा दिएको बीबीसीले जनाएको छ। सन् 2011 बीबीसीमा अध्यक्षको रूपमा कार्यरत प्याटेनको कार्यकाल सन् 2015 सकिने थियो। उनको ठाउँमा हाल सोही ट्रस्टका उपाध्यक्ष डियान कोएलले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। खेल समाचार, एसीसी प्रिमियर लीग क्रिकेटमा आफ्नो अन्तिम खेलमा नेपालले अहिले अफगानिस्तानको सामना गरिरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले यो समाचार तयार पार्दासम्म 37 ओभर खेल्दै 4 विकेटको नोक्सानीमा 179 रन जोडेको छ। अफगानिस्तानका लागि साहिदी 35 र मोहम्मद नाबी 4 रन बनाएर क्रिजमा रहेका छन्। नेपालका लागि शक्ति गौसनले एक तथा राहुल राज प्रधानले 1 विकेट लिएका छन् भने आरिफ शेखले 2 विकेट लिएका छन्। आजको खेल जित्न सके नेपाल प्रतियोगिताको च्याम्पियन बन्ने सम्भावना छ। आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गर्दा अर्को खेलमा युएईले पनि ओमानलाई पराजित गर्न सके नेपाल प्रतियोगितामा च्याम्पियन बन्न सक्नेछ। अहिलेसम्मको स्थितिमा नेपाल अफगानिस्तान र ओमानको समान 6-6 अङ्क छ। नेट रन रेटको आधारमा दोस्रो स्थानमा रहेको नेपाल डिसेम्बरमा युएईमा हुने एसिसी च्याम्पियनसिपको लागि भने यसअघि नै छनौट भइसकेको छ। अफगानिस्तान सन् 2004 पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा एसिसी ट्रफीको प्लेट फाइनलमा नेपालसँग पराजित भयो थियो। त्यसै त अफगानिस्तानले सबै खाले क्रिकेटमा नेपाललाई निराश बनाउँदै आए पनि अघिल्लो महिना बंगलादेशमा त्यसलाई तोडेको छ। 2020 विश्वकपको संरक्षणमा नेपालले अफगानिस्तानलाई 9 रनले हराएको थियो। बंगलादेशमा प्राप्त सफलताले आज अफगानसँग खेल्दा नेपाली खेलाड़ीको मनोबल उच्च देखिन्छ। उता इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज शीर्ष दुई स्थानमा रहेका चेन्नई सुपर किंग्स र किंग्स इलेभेन पंजाबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा 7 खेल खेलेको चेन्नई 12 अङ्कका साथ शीर्ष स्थानमा छ भने चेन्नई भन्दा एक खेल कम खेलेको पंजाबको 10 अङ्क छ। आजको खेलमा जित हात पार्दै चेन्नई शीर्ष स्थानमा रहने प्रयास गर्दा पंजाब उसलाई रोक्दै शीर्ष स्थानमा उक्लने प्रयासमा हुनेछ। जारी प्रतियोगिताको पहिलो खेलमा पंजाबले चेन्नईलाई पराजित गरेको थियो। चेन्नई र पंजाब बीचको खेल बेलुका 8:15 बजेपछि शुरू हुनेछ। त्यसअघि अपरान्ह 4:15 बजे कोलकाता नाइट राइडर्स र दिल्ली डेयरडेभिल्स बीच प्रतिस्पर्धा हुनेछ। 7 खेलबाट 4 अङ्क जोडेको कोलकाता अङ्क तालिकाको 5 स्थानमा छ भने समान खेलबाट समान अङ्क जोडेको दिल्ली पुछारमा छ। यसअघि गैराती भएको खेलमा बेंगलोरलाई पराजित गर्दै प्रतियोगितामा मुम्बईले प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै 6 स्थानमा उक्लिएको छ। मुम्बईले दिएको 188 रनको चुनौती पक्षको बेंगलोरले निर्धारित ओभरमा 8 विकेट गुमाएर 168 रन मात्र जोड्न सक्यो। टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा 5 विकेट गुमाएर 187 रन बनाएको थियो। विभिन्न दल र पक्षसँग भएका सम्झौता अध्ययन गर्न बनेको उपसमितिले आज प्रतिवेदन तयार गर्दै आजै वातावरण र सुशासन तथा अनुगमन समितिको बैठक पनि बस्ने। एकीकृत माओवादीका नेता भट्टराई आज चीन भ्रमण जाँदै जापानको परराष्ट्र मामिला सम्बन्धी संसदीय उपमन्त्री आज नेपाल आउने। केन्यामा विषाक्त रक्सीका कारण कम्तीमा 60 जनाको ज्यान गयो। बीबीसी ट्रस्टका अध्यक्ष पेटेनद्वारा पदबाट राजीनामा। र एसएससी प्रिमियर लिग क्रिकेटमा नेपाल विरुद्ध अफगानिस्तान ब्याटिङ गर्दै। हवस् त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रंग रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 9842146174। मनोरञ्जन का लागि सुनो हजुरा यति राम्रो घर होइन या ठुला पर्सेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्र छ घरमा। यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छाबा। छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा। वैदेशिक रोजगारका लागि दुबई कतार मलेसिया साउदी अरब लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ। सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल 9855062640 र 9846567700। कविज्यू नमस्कार। नमस्कार। लौ न कविज्यू, राम्रो विश्वासिलो ओरिजिनल अनि सुपथ मूल्यमा घरायसी प्रयोगका विद्युतीय सामग्रीहरू कहाँ पाइन्छ होला?